الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي أنزل على عبده الكتاب ولم يجعل له عوجا قيما لينذر بأسا شديدا من لدنه ويبشر المؤمنين الذين يعملون الصالحات أن لهم أجرا حسنا ماكثين فيه أبدا وينذر الذين قالوا اتخذ الله ولدا ما لهم به من علم ولا لآبائهم كبرت كلمة تخرج من أفواههم إن يقولون إلا كذبا فلعلك باقع نفسك على آثارهم إن لم يؤمنوا بهذا الحديث أسفا إنا جعلنا ما على الأرض زينة لها لنبلوهم أيهم أحسن عملا بسم الله الرحمن الرحيم تمام تعریفیں تمام خوبیاں اس اللہ کے لیے ہے اللہ کے لیے ثابت ہے جس اللہ نے اتارا اپنے خاص بندے محمد صلی اللہ علیہ وسلم پر اپنے خاص بندے پر کتاب اور نہیں رکھا اس میں کوئی کمی اور کجی بالکل سیدھی استقامت والی کتاب تاکہ یہ ڈرا دے بہت سخت عذاب سے اس کی طرف سے اور خوشخبری دے دے ان ایمان والوں کو جو نیک اعمال کرتے ہیں کہ یقیناً ان کے لیے بہت اچھا اجر و ثواب ہے جس میں یہ ہمیشہ ہمیشہ کے لیے ٹھہرے رہیں گے اور ڈرا دے ان لوگوں کو جنہوں نے یوں کہا کہ اللہ نے اولاد رکھی ہے نہیں ہے ان کو اس بارے میں کوئی علم اور نہ ان کے باپ داداؤں کو بہت بڑی ہے یہ بات جو نکلتی ہے ان کے منہ سے یقین بے شک یہ جھوٹ کہتے ہیں اور یہ پیارے محمد صلی اللہ علیہ وسلم آپ تو شاید گھٹ گھٹ کے اپنی ذات کو ختم کر دیں گے ان کے پیچھے اگر یہ نہ ایمان لائے اس بات پر افسوس کرتے کرتے یقیناً ہم نے بنایا جو کچھ زمین کے اوپر ہے یہ زمین کی رونق بنائی تاکہ ہم امتحان کریں آزماوے کہ ان زمین والوں میں سے کون اچھے عمل والا ہے یہ چند آیتیں پڑھی ہے سورہ کہف کی سورہ کہف 15 پارے کی ایک سورت ہے جس میں اللہ تبارک و تعالی نے اپنے خاص نیک بندوں کا حال بیان کیا ہے، اصحاب کہف جن کو ہم کہتے ہیں. اللہ تعالی نے قرآن پاک میں اگلے لوگوں کے اوپر ایمان کی وجہ سے جو حالات آئے، جو مصیبتیں آئی، تکلیفیں پڑی، کئی ایک اگلے لوگوں کے واقعات قرآن پاک میں بیان کیے ہیں. اور مقصد من جملہ اور مقاصد کے یہ ہے کہ یہ امت ان چیزوں کو سنے اور سن کر صبر حاصل کرے کہ حالات، تکلیفیں ایمان کی وجہ سے، ہدایت کے اوپر رہنے کی وجہ سے ہر زمانے میں ایمان والوں کو، ہدایت والوں کو ہوئی ہے. اصحاب اخدود کا واقعہ والسمائی ذات البروج کے اندر بیان کیا کہ کئی ہزار انسانوں کو جلتی ہوئی آگ میں زندہ پھینک دیا تھا اگلے نبیوں کے زمانے میں. وہ واقعہ والسمائی ذات البروج کے اندر ہے. یہ واقعہ اصحاب کہف کا کہ یہ اللہ کے ساتھ نیک بندے، ان کے اوپر ایمان کی وجہ سے حالت آئی، ان بشاروں نے دنیا چھوڑ دی. اپنے زمانے کے رویل فیملی کے لوگ تھے، دنیا ہر اعتبار سے انہیں مل سکتی تھی، لیکن انہوں نے اپنے ایمان کو بچانے کے لیے پہاڑوں میں جا کر سہارا لیا اور وہاں پر اللہ کی ایک نعمت آئی ان کے اوپر کہ اللہ نے ان کو دنیا کی ہر چیز سے مستغنی کر دیا. کھانے پینے، پکانے، کپڑے، لباس، گھر، کہ جاؤ ان سب چیزوں کے بغیر تم آرام سے سو جاؤ، اور 309 سال تک سوتے رہے. سوتے سوتے صدیاں گزر گئی، نہ ان کا بدن خراب ہوا، نہ ان کا لباس خراب ہوا، نہ انہیں کھانے کی ضرورت پڑی، نہ انہیں پینے کی ضرورت پڑی. اور اسی حالت میں پہاڑوں میں چھپ کر 309 سال تک سوتے رہے. انہوں نے دنیا کی قربانی دی، اللہ نے ان کو دنیا سے مستغنی کر دیا. یہ واقعہ اس سورت کے اندر اور ان کا حال بیان کیا گیا ہے. میں نے یہ اسی لیے پڑھا تاکہ ہمیں یہ بات خیال میں آوے کہ یہ کوئی جو حالات دنیا میں آ رہے ہیں نئی بات نہیں ہے. صحابہ کرام پر غزوہ خندق کے موقع پر جو حالت آئی، اللہ اکبر، 10,000 کا دشمنوں کا لشکر مدینہ منورہ کے اوپر چڑھ آیا کہ آج تو پورے مدینے کو ایک مرتبہ ختم ہی کر دیں گے، ہمیشہ ہمیش کے لیے مدینہ اور مدینہ والوں کو سب کو ختم کر دیں. خندق خودی پہرا دیا، اپنی حفاظت، بیوی گھر والوں کو اور عورتوں کی حفاظت کا سامان، ایک مہینے تک صحابہ اور خود حضرت نبی پاک صلی اللہ علیہ وسلم ایک مہینے تک نہ کھانے کے نہ پینے کے نہ سونے کے بیچارے پریشان پریشان، یہاں تک کہ ایک مہینے کے بعد اللہ کی نصرت آئی اور ہوائیں طوفانی ہوائیں چلی جس سے وہ بھاگ گئے. تو اگلے نبیوں کے زمانے میں بھی یہ ہوا اور ہماری اس امت میں پہلی جماعت کو صحابہ کرام ایمان پر اعمال پر دنیا میں حالات آئے ہیں، انہوں نے صبر کے ساتھ اپنے ایمان کو بچایا ہے. مقصد یہی ہے کہ یہ جو نعمت اللہ تبارک و تعالی کی طرف سے ہمیں ملی ہے، ایمان کی نعمت، تمام نعمتوں میں سب سے عظیم الشان نعمت ایمان، اور اس کی قدر کس دن؟ جس دن جہنم میں سے ایمان والوں کو نکالیں گے، نکالتے نکالتے سفارشوں کے ذریعہ اخیری جہنمی جو ایمان والا ہوگا، جس کے پاس کلمہ ہوگا، اس کو جب نکال لیں گے اور اس کو نکالنے کے بعد جہنم کے دروازے ہمیشہ ہمیش کے لیے لاک کر دیے جائیں گے اور ایک اعلان ہوگا، یا اہل النار خلود فلا موت، ہمیشہ اسی جہنم کی آگ میں پڑے رہو، اب تمہیں موت نہیں آئے گی. لہم فیہا زفیر و شہیق، اس وقت وہ چیخو پکار کریں گے، چیخیں گے پکاریں گے، ہائے ہائے ہائے ہائے. اور تمام اہل ایمان کو جس کے پاس کلمے کی نعمت ہوگی، نکال کر پھر ان کو جنت میں داخل کر دیا جائے گا. اس دن انسانوں کو ایک کلمہ کیا چیز ہے اور کیا نعمت ہے، اس کی قدر اس دن معلوم ہوگی. بہرحال یہ اصحاب کہف کے بارے میں تفسیر میں لکھا ہے کہ مکہ کے لوگوں کو جب نبی پاک صلی اللہ علیہ وسلم نے اپنی نبوت کا اعلان کیا کہ مجھے اللہ نے نبی بنا کر انسانوں کے لیے قیامت تک کے بھیجا ہے، اور یہ قرآن ایک نعمت مجھے دی ہے، اس قرآن پر چلنے سے تمہاری ہمیشہ کی جنت کی لائف بنے گی، ان کی سمجھ میں نہیں آیا، ضد میں سمجھ میں نہیں آیا. ضد جو ہے نا، ضد، یہ بہت بڑی انسان کے لیے مصیبت ہے. ایک ضد کی وجہ سے بہت مرتبہ اچھی بات، صحیح بات، کھری بات انسان کے سامنے آتی ہے، لیکن ضد میں وہ نہیں مانتا. گھروں میں بھی ایسا ہوتا ہے، اولاد تو آپ صحیح بات سمجھاؤ لیکن بس وہ اپنی ضد میں نہیں مانے گا. یہ جو پوری دنیا کے اندر یہودی اور یہ عیسائی نصرانی کلمے سے جو محروم ہوئے، اور یہ پوری بنی اسرائیل کی قوم یہودی ہو یا نصرانی ہو، بغیر ایمان کے دنیا میں زندگی گزار رہی ہے، بغیر ایمان کے پیدا ہوتے ہیں، بغیر ایمان کی اس دنیا سے جاتے ہیں اور ہمیشہ کی جہنم کے حقدار بنتے ہیں. اس کا سبب فقط ضد تھی, ضد. انہوں نے ضد میں نہیں مانا. نبی پاک صلی اللہ علیہ وسلم نے بہت محنت کی ان کے اوپر کہ یہ اگر پہل کر کے ایمان قبول کر لیں تو قیامت تک آنے والے تمام یہودی تمام نصرانی ایمان کی دولت سے مالا مال ہو جائیں گے. لیکن بس وہ انہوں نے کچھ تو ضد میں اور کچھ یہود کے جو عالم تھے پادری راہب چرچ کے اندر, انہوں نے اپنے پیٹ کا مسئلہ بنایا کہ اگر ہم ان کی بات مان لیں گے تو ہمارے پیٹ کا ہماری جیب کا مسئلہ کیا ہوگا. انہوں نے انکار کر دیا کہ نہیں, یہ نبی وہ نہیں ہے جس کے متعلق ابراہیم علیہ السلام دعا کرتے تھے, یہ وہ نبی نہیں ہے جس کے متعلق عیسیٰ علیہ الصلوۃ والسلام خوشخبری دے کر گئے تھے, وَمُبَشِّرًا بِرَسُولِ يَأْتِي مِن بَعْدِ اسْمُهُ احمد. سورہ صف میں 28 پارے میں سیدنا عیسیٰ علیہ الصلوۃ والسلام کی خوشخبری موجود ہے کہ میرے بعد ایک نبی آئیں گے, کھلا جگہ پر آئیں گے, ایسے ہوں گے ایسے ہوں گے. ان کی کتابوں میں سب کچھ تھا. مدینہ ایک جگہ ہے, وہاں جائیں گے, وہاں ہجرت کریں گے, وہاں رہیں گے, مدینہ والے ان پر ایمان لائیں گے. سب کچھ ہونے کے باوجود ضد میں بات نہیں مانی تو ایمان سے محروم ہو گئے. اسی لیے اللہ تبارک و تعالیٰ نے ابو لہب کے بارے میں ایک مستقل سورت اتاری, تبت یدا ابی لہب وتب ما اغنى عنہ ماله وما کسب. اس کی بیوی, اس کا نام تھا ام جمیل اور ابو لہب, ان دونوں کی برائی اس سورت کے اندر بیان کی ہے. وجہ اس کی یہ ہے کہ حضرت نبی پاک صلی اللہ علیہ وسلم کی نبوت کا جب اعلان ہوا ہے تو سب سے پہلا انکار کرنے والا آدمی یہ ابو لہب, سب سے پہلا آپ کو جھوٹا اور غلط کہنے والا انسان ابو لہب. اللہ تبارک و تعالیٰ اتنے ناراض ہوئے کہ اس کی برائی میں مستقل ایک سورت اتاری. مکہ والوں نے بات مانی نہیں اور طرح طرح سے آپ کو پریشان کرتے تھے. انہوں نے دو آدمی یہود کے پاس بھیجے کہ ہمیں کچھ سوال سکھا دو تاکہ ہم اس پیغمبر سے جو مکہ میں آئے ہیں سوال کریں. تو انہوں نے یہ سوال سکھلایا کہ ان سے جا کر تین باتیں پوچھو, اگر وہ صحیح صحیح جواب دے دیں تو سمجھ لینا کہ وہ اللہ کے نبی ہے. پہلی بات تو یہ پوچھنا کہ اصحاب کہف کون تھے, ان کا واقعہ کیا ہے. دوسری بات یہ پوچھنا کہ ذوالقرنین کون بادشاہ گزرے ہیں. وَيَسْأَلُونَكَ عَنِ ذِلْقَرْنَيْنِ. اور تیسری بات یہ پوچھنا کہ روح کیا چیز ہوتی ہے. وَيَسْأَلُونَكَ عَنِ الرُّوحِ. کہ روح بدن میں پڑتی ہے تو انسان زندہ ہوتا ہے, اور روح نکل جاتی ہے تو مر جاتا ہے. یہ روح ہے کیا چیز, اس کی حقیقت کیا ہے, وہ کیسی ہوتی ہے. یہ بہرحال تین سوال انہوں نے لا کر حضرت نبی پاک صلی اللہ علیہ وسلم سے پوچھے کہ آپ اگر نبی ہے तो हमें इसका जवाब दो। आपने कहा कि कल आ जाना, जवाब कल दे दूंगा। यूं सोचा कि हजरत जिब्राईल अलैहि सलाम रोजाना आते हैं, उनसे पूछूंगा, वो अल्लाह ताला के यहां से ले आएंगे और जवाब उनको दे दिया जाएगा। इतना कहा और वो चले गए, लेकिन इंशा अल्लाह कहना भूल गए, ख्याल रहा नहीं। चुनांचे इस सूरत के अंदर जितनी हिदायतें दी है, उस हिदायतों में से एक मुस्तकिल हिदायत इंशा अल्लाह बोलने की है। वला तकूलन लिशैइन इन्नी फाइलुन ज़ालिका गदन इल्ला अन यशा अल्लाह, कि आइंदा मैं ऐसा करूंगा, यूं करूंगा, ये कहूंगा, कभी मत बोलना जब तक कि इंशाअल्लाह साथ में न बोले। इंशाअल्लाह का मतलब ये होता है, ये हमारा अकीदा है, मशीयते इलाही, अल्लाह की चाहत, अल्लाह ने चाहा तो ऐसा होगा। इंशाअल्लाह का मतलब ये होता है, कल आएंगे तो इंशाअल्लाह आऊंगा, यानी अल्लाह ने चाहा तो आऊंगा और अल्लाह ने नहीं चाहा तो नहीं आऊंगा। मशीयत हमारा अकीदा है कि इस दुनिया के अंदर एक दरख्त का पत्ता भी अल्लाह की मशीयत के बगैर नहीं गिरता, एक हवा अल्लाह की मशीयत से चलती है, बारिशें अल्लाह की मशीयत से होती है, रात और दिन बदलते हैं अल्लाह की मशीयत से। तो मशीयत का अकीदा ये बुनियादी अकीदों में से है, इसीलिए कुरान पाक ने कहा वमा तशाउन इल्ला यशा अल्लाह रब्बुल आलमीन, कि तुम्हारी मशीयत कुछ भी नहीं है जब तक कि रब्बुल आलमीन की मशीयत ना हो। आदमी अपनी चाहत, अपनी मर्जी चलाना चाहता है कि नहीं, मेरी मर्जी ये है, मेरी चाहत ये है, मेरी तमन्ना ये है, लेकिन बहुत सी मरतबा वो होता नहीं, इसलिए कि ये उस वक्त होगा जबकि अल्लाह की मशीयत इसके साथ साथ लगी हुई हो। बंदे की मशीयत होती नहीं, बस वो खाली ऐसा होता है कि कभी कभी अल्लाह तबारक व ताला की मशीयत किसी काम के मुताल्लिक पहले से होती है और बंदे के दिल में भी वही बात होती है और वो काम हो जाता है, तो बंदा यूं समझता है कि हमारी मर्जी के मुताबिक काम हो गया, हमारी मशीयत के मुताबिक काम हो गया। तो अगर तुम्हारी मशीयत के मुताबिक काम होता हो तो फिर तुम्हारा हर काम होना चाहिए, ये तुम्हारे काम टूटते क्यों है। इसीलिए सैयदना अली रजी अल्लाह तआला अन्हु फरमाया करते थे, अरफ्तु रब्बी बिफस्खी आवाजिनी, मैंने अपने रब को पहचाना मेरे इरादों के टूटने से, कि मैं 10 इरादे करता हूं, उसमें से 5 पूरे होते हैं और 5 पूरे नहीं हुए। मैंने पूछा कि ये मेरे जो 5 इरादे पूरे क्यों नहीं हुए, ये पूरे क्यों नहीं हुए, इसलिए कि अल्लाह की मशीयत नहीं थी। तो बहरहाल ये मशीयत और तकदीर का अकीदा बुनियादी अकीदा है, बंदे को ये चाहिए। हाँ, अल्लाह से दुआएं मांगे, वैदा सअलक इबादी अन्नी फइन्नी करीब, जब मेरे बंदे आपसे पूछे कि मैं कहाँ हूं तो कह दो कि मैं तुम्हारे बहुत करीब हूं, तुम मांगो मुझसे, मांगो वो देंगे। बाकी ये है कि आदमी यूं चाहे कि मेरी मशीयत के मुताबिक ही मेरा हर काम हो जावे, ये कभी होगा नहीं, चलेगी अल्लाह की मशीयत। हाँ, उसमें अलबत्ता दुआ दुरूद से बंदा काम चलावे, अल्लाह से मांगे, अल्लाह की मर्जी होगी तो देंगे। तो आदत डालनी चाहिए, हमारे माहौल में इंशा अल्लाह बोलने की आदत नहीं है। हम तो लोग बस मैं ये करूंगा, मैं खुला जगह जाऊंगा, ये होगा, ये होगा, वो होगा, हालांकि ये शरीयत में मना है बंदे को आइंदा के बारे में कोई भी काम बोलना हो तो साथ में इंशाअल्लाह बोले। वो वाअज़ की किताबों में एक आदमी का किस्सा लिखा है कि वो बैल खरीदने के लिए घर से निकला, जेब में पैसे लेकर। एक आदमी उसको मिला, भाई कहाँ जाता है, बैल खरीदना है, बैल खरीदने के लिए जाऊंगा और कल वो बैल खरीदूंगा। उसने नसीहत की कि देखो ऐसा नहीं, वैसे बोलो इंशाअल्लाह कल बैल खरीदूंगा, यूं बोलो, बोलने का तरीका ये है, इंशाअल्लाह कल बैल खरीदूंगा। तो उसने कहा कि बस तुम मौलवियों को यही आता है, ये करो और ये ना करो, फुला करो और ये ना करो। ये मौलवी लोग बैठे बैठे ऐसा मालूम होता है जो अल्लाह मियाँ की पोलिस, मौलवी यानी अल्लाह मियाँ की पोलिस, ऐसा क्यों किया, ऐसा मत करो, फिर फाइन होगा, फिर ये होगा वो होगा। उसने कहा भाई अल्लाह कुरान में हमें बस सिखाते हैं कि इंशाअल्लाह बोला करो। उसने कहा मेरी जेब में पैसे हैं और वहां बाजार में मंडी में बैल है, जाऊंगा पैसे भाव करूंगा, खरीद कर ले आऊंगा। बात मानी नहीं, जिद में नहीं मानी, जिद में वो गया बैल खरीदने के लिए मंडी में। वहां जब पहुंचा तो वो किसी ने उसकी जेब काट ली, बस जेब काट ली, सारे के सारे पैसे चले गए। अब वो बैल का सौदा किया, सौदा करके पैसे देने के लिए हाथ जेब में डाला तो आधा हाथ अंदर चला गया जेब के अंदर। अरे ये क्या हुआ, देखिए किसी ने जेब मार ली। अब परेशान परेशान वापस आए घर, दूसरे दिन मस्जिद में दोस्त मिले, क्या हुआ, खरीदा बैल, नहीं असल में ऐसा हुआ कि मैं घर से इंशाअल्लाह निकला था और फिर इंशाअल्लाह मैं वहां मंडी में पहुंचा और इंशाअल्लाह मैंने वो बैल देखा और फिर इंशाअल्लाह वो बैल की कीमत भी की और इंशाअल्लाह कोई चोर आया और वो इंशाअल्लाह उसने मेरी जेब मार ली और सारे पैसे इंशाअल्लाह चोरी हो गए और मैं फिर इंशाअल्लाह वापस आया और अब इंशाअल्लाह दोबारा नेक्स्ट वीक में जाऊंगा। मार जब तक न पड़े नहीं वहां तक इंसान सुधरता नहीं है। इंसान हमेशा अक्सर, सब नहीं अक्सर, मार खाने के बाद सुधरता है। फिरौन के ऊपर मूसा अलैहि सलातो वस्सलाम कितनी मेहनत की, कितनी मेहनत की, लेकिन बस नहीं सुधरा तो नहीं सुधरा। लेकिन जब अल्लाह ताला ने फरिश्ते को भेजा कि इसकी बोची पकड़ कर इसको पानी में डुबकिया खाता कर दो, कीचड़ के अंदर उसकी बोची पकड़ कर रगड़ दो, अब जो डूबने लगा, फलम्मा अदरकहुल गरक वाला आमन तो अन्नहु ला इलाहा इल्लल्लज़ी आमनत बिही बनू इस्राइल व अना मिनल मुस्लिमीन। मार पड़ी तो एक सांस में 3 मरतबा कलमा पढ़ा, लेकिन अल्लाह ताला ने कहा कि नहीं, अब मरने के वक्त कलमा कबूल नहीं होता है। ये अल्लाह का कानून है कि जब मौत शुरू हो जाए उसके बाद कोई कलमा पढ़े तो उसका कलमा कबूल नहीं होता। मौत शुरू होने से पहले पहले अगर कोई कलमा पढ़ ले तो उसका कलमा शुरू होता है। बहरहाल नबी पाक सल्लल्लाहु अलैहि वसल्लम इंशाअल्लाह कहना भूल गए, हजरत जिब्राईल अलैहि सलातो वसलाम आए नहीं। दूसरे दिन वो आए कि भाई जवाब लाओ हमारी बातों का। अब परेशान है आप, आसमान की तरफ देख रहे हैं, फरिश्ता आता है आता है आता है आता है, लेकिन नहीं। एक दिन, 2 दिन, 3 दिन, 4 दिन, पूरे 15 दिन तक फरिश्ता आया नहीं, वही नहीं आई। आप परेशान, 15 दिन के बाद सूरह कहफ लेकर हजरत जिब्राईल अलैहिस्सलाम आए और उसमें तीनों बातों का जवाब दिया कि असहाबे कहफ कौन थे, जुल करनेन कौन बादशाह थे, और रूह के मुताल्लिक कि रूह क्या चीज है, जितना जवाब अल्लाह को देना था इतना दिया, आपने इनको बतला दिया। बहरहाल सूरह कहफ ये बहुत फजीलत वाली सूरत है, उसको जुमा के दिन पढ़ने की खास फजीलत है, और वो फजीलत ये है कि उसके पढ़ने से आदमी के कल्ब में एक नूर पैदा होता है। ये नूर क्या होता है? नूर कल्ब में जो होता है उससे इंसान को राइट और रॉन्ग समझ में आता है। देखो नूर जो होता है, एक तो जाहिरी नूर होता है, सूरज सुबह में निकला पूरी दुनिया के अंदर नूर फैल गया, लाइट है बुझ गई, रात के वक्त आप गाड़ी लेकर निकले आगे दो लाइट चला दी, रोड के ऊपर नूर आ गया। अब उस नूर की वजह से आदमी गिरेगा नहीं, टकराएगा नहीं, नुकसान नहीं होगा। नूर की खासियत ये है, आगे लाइट जलती हो, लाइट नहीं जलेगी तो आदमी गाड़ी चलाएगा नहीं, किसी जगह ठकरा। इसीलिए इंसान, आपने देखा होगा कि जब इंसान सुबह में बेदार होता है तो सबसे पहला काम क्या करता है? हर इंसान सुबह में बेदार होने के बाद सबसे पहला काम लाइट जलाता है। क्यों? कि नूर घर में, किचन में, टॉयलेट में, जब तक ये नूर नहीं होगा तो आदमी गिरेगा, पड़ेगा, टकराएगा, चोट खाएगा, उससे बचने के लिए ये नूर होता है। देख, जाहिरी नूर है जिसको हम आंखों से देखते हैं, एक नूर होता है बातिन के अंदर जो दिल में और अंदर में पैदा होता है, जिसकी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने तहज्जुद पढ़ते पढ़ते दुआएं मांगी है, अल्लाहुम्मा जाल फी कल्बी नूरा व फी बसरी नूरा व फी समई नूरा व अन यमीनी नूरा व अन शिमाली नूरा। ए अल्लाह, मेरे दिल में नूर पैदा कर दीजिए, मेरे आंखों में, मेरे कान में, मेरे बदन में, मेरे दाई जाने बाई जाने हर जगह मुझे नूर ही नूर दे दीजिए। ये नूर वो चीज है कि उसकी वजह से आदमी को राइट और रॉन्ग समझ में आता है हर काम में। जब दिल में वो नूर पैदा होता है आमाल से, इबादत से, जिक्र से, तिलावत से, तो इंसान अपनी जिंदगी के कामों में ठोकर नहीं खाता, रॉन्ग डिसीजन नहीं लेता। अल्लाह की तरफ से एक खास नूर मिलता है कि उसका हर डिसीजन अंजाम के एतबार से अच्छा होता है। इसको कहते हैं बातिनी नूर। तो सूरह कहफ पढ़ने से दिल में एक नूर पैदा होता है, 7 दिन तक आदमी को कल्ब में अच्छा बुरा समझ में आता है और वो सही डिसीजन लेता है। और इस सूरत के आयतें या सूरत को याद करने में ईमान की हिफाजत को बहुत बड़ा दखल है। वजह उसकी ये है कि इन अल्लाह के नेक बंदों ने अपने ईमान को बचाया है पहाड़ों में जाकर। जैसे उन्होंने अपने ईमान को बचाया तो उनके नामों की बरकत और इस सूरत की बरकत इस उम्मत को ये मिलेगी कि जो इसको पढ़ेगा, याद करेगा, हिफ्ज करेगा तो उसके ईमान की हिफाजत रहेगी इन अल्लाह के मकबूल बंदों की वजह से। बहरहाल ये फजीलत की चीज है, जुमा के दिन 10-15 मिनट का वक्त लगेगा, इसे पढ़ लेना चाहिए सूरह कहफ को। अल्लाह तबारक व तआला ने इसमें सबसे पहले तो अल्हम्दुलिल्लाह के जरिया शुक्र बंदों को सिखलाया। अल्हम्दुलिल्लाह ये एक जिक्र है जो अल्लाह ने इस उम्मत को दिया है कि हर नियामत के ऊपर जुबान से अल्हम्दुलिल्लाह बोलना, अल्हम्दुलिल्लाह ये है शुक्र का कलीमा। खाना खाया अल्हम्दुलिल्लाह, सोकर उठे अल्हम्दुलिल्लाह, टॉयलेट से बाहर निकले अल्हम्दुलिल्लाह, सवारी पर सवार हुए अल्हम्दुलिल्लाह, एक एक नेमत के ऊपर अल्हम्दुलिल्लाह बोल देना, ये है शुक्र का कलीमा। गोया हम अल्लाह ताला को थैंक यू कर रहे हैं इस नेमत के ऊपर। ये बहुत ही कीमती जिक्र है, हर नेमत के ऊपर उसे बोलना चाहिए। उसकी वजह से बंदे को शाकिरीन में शुमार किया जाता है, शुक्र अदा करने वाला। इसीलिए उसकी भी आदत होनी चाहिए। हर एक मकाम पर हम लोग ख्याल करते नहीं, खाना खा लेते हैं, उठ जाते हैं हाथ धोकर, उसकी दुआएं बेशुमार जगहों पर। कुरान पाक को शुरू किया है अल्हम्दुलिल्लाह से, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। और महशर जो खत्म होगा कयामत के दिन, हिसाब किताब, जन्नत वाले जन्नत में, जहन्नम वाले जहन्नम में, हर जगह जाएंगे। और जाने के बाद जो ऐलान होगा वो क्या होगा? अल्हम्दुलिल्लाह, वतरल मलाइकत हाफीन मिन हौलिल अर्श वकुदिया बैनहुम बिल हक वकील अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। एक फरिश्ता ऐलान करेगा अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, जाओ भाई जन्नत वाले जन्नत में चले जाओ और जहन्नम वाले जहन्नम में चले जाओ। इस ऐलान के ऊपर कयामत खत्म होगी और जन्नत वाले अपनी जन्नत में जाकर वहां अल्लाह की दी हुई नेमतों से फायदा उठाएंगे और जहन्नम वाले जहन्नम के अजाब के अंदर मुब्तला हो जाएंगे। अल्हम्दुलिल्लाह, तो इस पर शुक्र अदा करते हैं कि अल्लाह ने हमें कुरान दिया है, वही ये सबसे कीमती नेमत है इंसानों के लिए। राइट क्या है, रॉन्ग क्या है, सही क्या है, गलत क्या है, उसको पहचानने के लिए मखलूक के पास दो रास्ते हैं अपने पास। एक तो है उसके हवासे खमसा, उसको अरबी में कहते हैं, पांच नेमतें जो अल्लाह ने दी है, दो आंख, दो कान, एक मुंह, एक नाक और हाथ पांव की ताकत। आंखों के जरिए हम देखते हैं और देख कर राइट और रॉन्ग को मालूम करते हैं, ये रास्ता है, ये खड्डा है, ये पत्थर है, ये मिट्टी है, ये सही गाड़ी जा रही है, ये गलत जा रही है। ये हम नुकसान से बचते हैं आंखों के रास्ते से। ये एक नेमत है जो अल्लाह ने हमें दी है। दूसरा, कान के रास्ते से आवाज सुनते हैं कि ये चोर की आवाज है, लायन की आवाज है, और किसी नुकसान देने वाली चीज की आवाज है, घर बेटा आ गया है, बेटी आ गई है, वो बाहर से आवाज दे रही है। तो कानों के रास्ते से सही और गलत, नफा नुकसान को हम मालूम करते हैं। तीसरी चीज है नाक। नाक के रास्ते से ये खुशबू है, ये बदबू है, ये अच्छी खुशबू है, ये बुरी है, ये सब मालूम होता है नाक के रास्ते से। और चौथी चीज है मुंह के रास्ते से, ये मीठा है, ये कड़वा है, ये गर्म है, ये ठंडा है, ये अच्छा है, ये तो ये सब चीजें मालूम होती है मुंह के रास्ते से। और पांचवी चीज है बकिया बदन, कि ये पानी गर्म है या ठंडा है, आपको मालूम करना होगा तो हाथ दाखिल करेंगे कि मेरे ये बहुत ज्यादा गर्म है, ये नरम है या सख्त है, हाथों से पांव से। इसको कहते हैं पांच हवास जो अल्लाह ने हर एक को दिया है, इंसानों को भी दिया है और इंसानों के अलावा दूसरी मखलूक को भी दिया है। बिल्ली भी जानती है कि ये पत्थर है, ये बोटी है गोश्त की, पत्थर को मुंह में दाखिल नहीं करेगी, गोश्त की बोटी को दाखिल करेगी। ये डंडा है और ये रोटी है, वो भी जानती है, आंखों से देखती है वो, डंडा हो तो भागेगी, रोटी हो तो आप आएगी। तो ये नियामतें सबको दी है अल्लाह ने। इसके बाद दूसरी नियामत दी है अल्लाह ने अकल। हम अकल के जरिया नफा नुकसान को पहचानते हैं, राइट और रॉन्ग को समझते हैं, सही और गलत को समझते हैं। ये नियामत दी है अल्लाह ने हमें। लेकिन ये दोनों नियामतें ऐसी है कि उसके जरिया मरने के बाद की चीजों को मालूम नहीं कर सकते। हमने मैयत को कब्र में रख दिया और वहां अंदर में क्या हो रहा है हम आंखों से नहीं देख सकते, अकल से मालूम नहीं कर सकते। मरने के बाद फिर क्या होगा, कियामत आएगी, जन्नत है, जहन्नम है, फरिश्ते हैं हमारे साथ लगे हुए हैं हर वक्त, लेकिन हम आंखों से नहीं देखते। इस चीज को बतलाने के लिए अल्लाह ने वही दी जिसको हम कुरान कहते हैं और आसमानी किताबें कहते हैं। इन आसमानी किताबों ने इंसानों को सही और गलत समझाया कि फुला काम सही है, फुला काम गलत है। जो सही काम है उसको करने की अल्लाह ने इजाजत दी है और जो गलत काम है अल्लाह ने उससे रोका है। और सही काम करोगे तो जन्नत मिलेगी, गलत काम करोगे तो जहन्नम के हकदार होंगे। इस नेमत का नाम है आसमानी किताबें, जो फरिश्ते अल्लाह की तरफ से लेकर आए, अंबिया अलैहिमुस्सलाम के ऊपर ये किताबें नाजिल हुई। इसीलिए सैयदना आदम अलैहिस्सलाम को जब जन्नत में से जमीन के ऊपर भेजा गया था तो उस वक्त ये बात कही गई थी कि फइम्मा यअतियन्नकुम मिन्नी हुदा, कि जाओ दुनिया के अंदर जाओ। आदम अलैहिस्सलाम और हजरत हव्वा को जब जमीन पर भेजा तो एक तो यह कि जन्नत में से निकल जाओ, जाओ यहां से, और वहां जाकर मेहनत करके रोटी खाओगे। जन्नत में तो पकी पकाई तैयार खाते थे, इसलिए कि जन्नत की तमाम नियामतें कुदरत से है, असबाब से नहीं है। और दुनिया की हर नियामत असबाब से है, फार्म जमीन खेती करोगे, बोओगे, पानी डालोगे, खाद डालोगे, उस पर मेहनत करोगे, फिर खेती उगेगी, फिर लाओगे, फिर आटा बनाओगे, फिर रोटी बनाओगे और फिर वो रोटी खाओगे। इसीलिए लिखा है कि जब रोटी खावे अल्हम्दुलिल्लाह बोले, कि ये रोटी तुम्हारे दस्तरखान पर तुम्हारे हाथ में आने तक 300 इंसानों के हाथ उस पर मेहनत करते हैं कि फार्म में गेहूं डालते हैं, फिर वो उगते हैं, फिर वो चक्की में जाता है, ना मालूम कहाँ कहाँ, फिर अखीर में घर वाले बनाते हैं, बेचारे एहसान करते हैं। आपके नामाए आमाल में सबसे ज्यादा अजर व सवाब होगा दूसरों को खाना खिलाने का। मैं रात ही अपने दोस्तों के दरमियान में कह रहा था कि हमारी जो औरतें हैं इन बिचारों को सबसे ज्यादा सवाब दूसरों को खाना खिलाने का उनके नामाए आमाल में इतना होगा, इतना होगा, इतना होगा कि उसी से उनकी मगफिरत हो जाएगी। इसलिए कि सुबह से शाम तक औलाद को खिलाने की फिक्र, उनके लिए खाना बनाओ, शोहर और घर वालों को खिलाने की फिक्र, और फिर मेरे जैसे मेहमान आ जावे तो उनके खिलाने की फिक्र कि भाई मेहमान आए हैं, आज हमारे यहाँ दावत है, अब सुबह से बेचारे लगे हुए हैं और खाना पका रहे हैं। मैं रात ही अपने दोस्तों के दरमियान में ये बात कह रहा था कि हमारी जो औरतें हैं इंशाअल्लाह उनकी मगफिरत तो इसी से हो जाएगी कि वो अपनी पूरी जिंदगी में इतना खाना खिलाते हैं। इसलिए कि इताम ताम दूसरे को खाना खिलाना ये बहुत बड़ा नेकी का काम है। कुराने पाक में कई जगह पर उसको बयान किया है। इसलिए और आमाल तो अपनी जगह पर है ही है, लेकिन ये सबसे बड़ा आमल, तो एक रोटी इंसान के दस्तरखान पर आती है वहां तक मैं اتنے زیادہ ہاتھ اس پر کام کرتے ہیں، اب کھانے والے کو اس پر الحمدللہ نہیں بولنا چاہیے. بہرحال اللہ نے اس پر الحمدللہ سکھلایا کہ وہی اور کتابیں جو آسمانی دی ہے اس کے اوپر الحمدللہ بولا کرو. انشاءاللہ باقی بات آئندہ کل جہاں بیان ہوگا وہاں پر ہو جائے گی. دعا درود شریف پڑھو پہلے. اللہم صلی علی سیدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك أعلى الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم بارك لنا فيما أعطيتنا ولا تنزع منا صالح ما أعطيتنا. اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك. رب اعد نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم طهر قلوبنا من النفاق وأعمالنا من الرياء وألسنتنا من الكذب وعيوننا من الخيانة فإنك تعلم خائنة الأعين وما تخفي الصدور. پاک پروردگار اس پورے مجمع کے اندر جتنی بہنیں موجود ہیں ان تمام کی مغفرت فرما دیجئے. اے اللہ پوری زندگی کے جتنے گناہ ہو ان تمام گناہوں کی بخشش اور مغفرت فرما دیجئے. اے اللہ ان میں جو بیمار ہیں ان کو شفا نصیب فرمائیے، جو پریشان حال ہے ان کی پریشانیوں کو دور فرمائیے، جو اولاد کی طرف سے پریشان ہے ان کی پریشانیوں کو دور فرما دیجئے. اے اللہ جن کے گھر کے اندر لڑائی جھگڑا نفرتیں اس سب کو الفتوں اور محبتوں میں بدل دیجئے. پاک پروردگار اس پورے مجمع کے اندر جتنی بہنیں ہیں تمام کو عافیت سلامتی یسر سہولت خیر برکت حفظ و امان صحت تندرستی عطا فرمائیے. ہر قسم کی آفتوں مصیبتوں حوادثات مکروہات امراض فتن ایکسیڈنٹوں سے ان کی حفاظت فرمائیے. ان کے گھروں کے اندر خیر و برکت عطا فرمائیے. جو روزی کے مسئلے میں پریشان ہو ان کے لیے روزی کے دروازے کھول دیجئے، اور جو جن کے گھروں میں اولاد جوان ہے ان کے لیے عزت اور اکرام والے دین دنیا کی خیر و برکت والے رشتے عطا فرما دیجئے اور اولاد کی شادی کا انتظام فرما دیجئے. پاک پروردگار ہم سب کو جنت الفردوس کا حقدار بنا دیجئے. اللہم انا نسألک رضاک والجنہ، اللہم انا نسألک رضاک والجنہ، ونعوذ بک من سخطک والنار، ونعوذ بك من سخطك والنار. اللهم صل على سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك أعلى الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا.